I'm not afraid. छाया धरतीमा भासियो खाइटे मोटु लिएर हिँडियो माया के हो पहिले त थाहा थिएन छुट्यो आज बल्ल चिन्यो फुलभरी घाँसियो पहिले माया धरतीमा भासियो खाइटे ढकनसँग मोटुको साथ छैन खाइटे मोटु लिएर हिँडियो माया के हो पहिले त थाहा थिएन छुट्यो आज बल्ल चिन्यो जलाउने घाट छैन ढकनसँग मोटु साथ छैन काइटे मोटु लिएर हिँडियो माया के हो पहिले त थाहा थिएन छुट्यो आज बल्ल चिन्यो माया के हो पहिले त थाहा थिएन छुट्यो आज बल्ल चिन्यो जसलाई चाहे साथमा माटी छैन। देउराली म्युजिक प्रालीको गौरवमय प्रस्तुति बागलुङको जलजलामा जन्मनु भएका नव गायक दीपक संगीत र रूपा विशीको संयुक्त प्रस्तुति लोकदोहोरी एल्बम घाइते मुटु लिएर हिँडियो। सुर दीपक संगीत र रूपा बिसी, शब्द रूपा बिसी तथा लय दीपक संगीत, PRBT महिला आवाजमा 60-54-55, पुरुष आवाजमा 60-54-17-56, UTL महिला आवाजमा 77-32-64-97, पुरुष आवाजमा 77-32-64-98, एरेन्ज एमन खनाल, उत्पादक तथा वितरक सुपा देउराली म्युजिक प्राली, प्रबन्धक यमन खनाल, 98 4940 400।